तिमलाई सम्झे पकाइरहने थिइन। भेट्न पाए अहिले दसैँमा म जति खुसी कोही नै हुने थिइन। देख्न मन लागेको छ नजिक नजिक छ पर्व आएको छ तिमलाई सम्झे पकाइरहने थिइन। भेट्न पाए अहिले दसैँमा छैन सँगै टिका लगाउनै पाछैन तिमलाई सम्झे पकाइरहने थिइन। भेट्न पाए अहिलेको दसैँमा म जति खुसी कोही नै हुने थिइन। भने झैँ भा छैन तिमलाई सम्झे पकाइरहने थिइन। भेट्न पाए अहिलेको दसैँमा म जति खुसी कोही नै हुने थिइन। भेट्न पाए अहिलेको दसैँमा म जति खुसी कोही नै बोलन भाइनी टीका लाउन वर्ष मन पाइनी सप्तरङ्गी टीका लाउन पाइनी नरौ दिदी यो भाइलाई सम्झेर यसपालिको तिहारमा घर आउन सप्तरङ्गी टीका लाउन पाइन नरौ दिदी यो भाइलाई सम्झेर यसपालिको तिहारमा घर आउन म पाइन नरौ दिदी यो भाइ